नमस्ते, कार्यक्रम छ धनिया के दुनिया। रेडियो अडियो 106.3 सुन्नु हुने हाम्रो लवली लवली श्रोताहरूलाई ह्याप्पी न्यू इयर, ह्याप्पी न्यू इयर, ह्याप्पी न्यू इयर 2067। अरे बाप रे, पहिला पहिलाको साल भन्दा अहिले हामी कति रङ्ग्रेजीमा पर्फेक्ट भएछु, किनभने लवली लवली श्रोताहरूलाई यति मेलुवा पठाउनुहुन्छ कि सबै रङ्ग्रेजीमा लेखेर पठाउनुहुन्छ। हाय र धनियाजी, हाउ आर यू, कुनिके हामी पनि लेख्दा लेख्दा प्र्याक्टिस भइसके रे। हाँ त लवली लवली श्रोताहरू, रेडियो अडियोको यही कार्यक्रम छ धनिया के दुनिया, अस्तार त भइसकेछ, लेकिन हाम्रो नव वर्ष पनि अस्तार त मारिसकेछ। नव वर्ष 2067 साल के हार्दिक मंगलमय शुभकामना भन्न चाहन्छु। छोटी मु बड़ी बात भने जस्तै, जसले पनि स्वस्थ रहनुस्, मस्त रहनुस् अनि व्यस्त रहनुस्, स्वस्थ रहनुस्, व्यस्त रहनुस् अनि मस्त रहनुस् भनेर हामी जहिले पनि भन्ने गर्थे। आज फेरि एउटा कुरा पनि संकल्प हामी जोड्छु कि टेन्सन लेने का नै देने का बाई भन्थे हामी जहिले पनि। अब हामी के भन्छु देखि, यो नयाँ वर्षको शुरूआत देखि, टेन्सन लेने का नै देने का बाई होइन कि लेने का पनि होइन देने का पनि होइन, किनभने जिन्दगीमा टेन्सन कसैलाई दियो भने उसले पनि ताकिरहेको हुन्छ कि यहाँ हाम्रो दुश्मन हो भन्ने। त्यस खातिर हामी जहिले पनि दोस्तै दोस्तले अगाडि बढ्यौं भने हाम्रो यो नव वर्ष 2067 संकल्प छ। त लवली लवली श्रोताहरू, आज बड़ा मजा आइरहेछ, नयाँ दिन, नयाँ शुरूआत, नयाँ वर्ष भने जस्तै रेडियो अडियो लाग्छ कि हामीलाई नयाँ कार्यक्रम चलाइरहेछु, किनभने हाम्रो मनमा जहिले पनि यो 67 सालको शुरूआतमा यति राम्रो कुराहरू भइरहेछ, फिल्म इन्डस्ट्रीको राम्रो कुराहरू भइरहेछ, जहाँ जाउँ एकदमै अब देश राम्रो हुन्छ भन्ने कुराहरू पनि शुरूआत सुन्न आइरहेको छ। देश त कता बग्छ त्यो मालुम छैन, लेकिन आफ्नो जिन्दगीलाई राम्रो बाटोतिर हिँडाउनु भन्ने हाम्रो कुरा छ। शुभ संकेत के कुराले लाग्छ भने, नेपाली फिल्म इन्डस्ट्रीमा धेरै मान्छेहरूले प्रगति गरेको देख्दाखेरि फिल्म इन्डस्ट्रीलाई अब एउटा उद्योगको रूपमा सफल हुन्छ कि भन्ने हामीलाई पनि विश्वास छ। त लवली लवली श्रोताहरू, अब धेरै गफ गफ कति गर्नु, हाम्रो गेस्टहरू दुईजना हाम्रो हट सिटमा बसिसक्नु भएछ, लेकिन गेस्टहरूलाई हामी वेलकम गर्नुभन्दा पहिले हामी ब्रेक सँगसँगै उहाँलाई एउटा गना सुनाउँछु। ए भाइ, बजाइदेऊ गना। कनक झनक झनक आगे चंगना, चमक चमक के आजा, कनक झनक तेन देखना निरा, झलक झलक दिखला जा। कनक झनक झनक आगे चंगना, चमक चमक के आजा, पलक पलक तेन देखना निरा, झलक झलक दिखला जा। Oh, my God. आजा बलक बलक तेनू देख रंजना जलक जलक दिखला जा लवली लवली श्रोताहरू एकान दुकान मैदान यसमै छ मजा मजा दिनको लागि मजा लिनको लागि यो धन्यता तपाईँहरूको रेडियो सेटमा आइसकेको छु रेडियो अडियोमा मात्र होइन रे रेडियो तरङ पोखरा 107.6 मा पनि यहाँ कार्यक्रम सुनिरहनु भएको होला भन्ने हामीलाई आश छ किनभने पोखराका हाम्रो लवली लवली श्रोताहरूले अति माया गरेर नव वर्षको शुभकामना लेख्नु भएछ कि हामी त खुसीले गदगद भएर कति कतिले त लेख्नु भएछ आई लभ यु धनिया दिदी भन्नुभएछ आई लभ यु भनेपछि त दिदी किन झुन्डाएको हामी त त्यही नै एकदम फलपुवा भयो जस्तो लागिरहेछ फिल्मको भाषामा फलपुवा हुन्छ किनभने आज हाम्रो गेस्ट हुनुहुन्छ फिल्मको हस्तीहरू एकजना हुनुहुन्छ एकदम धुरन्धर निर्माता एकजना हुनुहुन्छ धुरन्धर लेखक हामीले दुईजना मान्छे ल्याएको छु आजको कार्यक्रमलाई सुरुवात गर्छु हाम्रो धुरन्धर निर्माता भन्ने बित्तिकै सोच्नुहोस् युगदेखि युगसम्मदेखि आज हिफाजतसम्म हाम्रो दाजुले बम्पर हिटका बम्पर हिट बम्पर पैसा चाका त कहाँ राख्ने हो थाहा छैन सुन्दैछु कि हाम्रो ब्याङ्क खुल्दैछ अरे दाजुकै नाममा हाम्रो दाजु हुनुहुन्छ छवि ओझा हाम्रो छवि दाजु पनि हाम्रो कार्यक्रममा हुनुहुन्छ हाम्रो अर्को दाजु हुनुहुन्छ एकदम धुरन्धर लेखक बापरे सम्झना सपुत अनि मेरो एउटा साथी छ अहिले लागिरहेको हिफाजत हिफाजतको पनि एकदम राम्रो राम्रो चर्चा सुनिरहेको छु मैले हाम्रो धुरन्धर दाजु लेखक हुनुहुन्छ प्रदीप भारद्वाज रे दाजुहरू दुजनालाई वेलकम छ रे हाम्रो धनियाँको दुनियाँमा रेडियो अडियो सुनेर बस्नुभएको सम्पूर्ण श्रोताबिन्दमा म छवि ओझाको नमस्कार र नयाँ वर्षको शुभकामना मेरो पनि रेडियोहरू सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोताबिन्दमा नव वर्ष 2067 सालको मङ्गलमय शुभकामना शुभकामना हामीलाई नदिने तपाईँलाई पनि एकदमै धेरै धेरै राम्रो होस् फलिफाप होस् हाम्रो दाजुहरूको पनि धेरै राम्रो होस् दाजु पहिलो नब्बे वर्षमा एकदम तड्का मड्का झड्का लाग्यो नि हिफाजतले के हो रे दाजु के हो यसको कुरो होइन यस्तो कुरा के भने अब मैले त युगदेखि युगसम्मदेखि लिएर आजसम्म सबै फिल्म मैले राम्रै बनाएको छु र ट्रेन्ड चेन्ज गराएको छु त्यो बेलामा पनि एकदम रुना धुना फिल्म बन्थ्यो त्यो बेलामा मैले एउटा लभ स्टोरी फिल्म लिएर आएको थिएँ त्यस्तै अहिले आएर पनि यो हिफाजतमा चाहिँ एकदम पुरा ट्रेन्ड फरक छ जुन अहिले आइरहेको फिल्महरूमा भन्दा चाहिँ के फरक छ अब मैले फरक छ किन भन्न पाएँ भने चाहिँ मेरो फिल्म एक हप्ता भइसक्यो लागेको होइन यसको जुन पोखरादेखि लिएर काठमाडौँ सबै ठाउँमा भनौँ न 32 ठाउँमा यो फिल्म लागेको छ जुन कलेक्सन छ यसको र जुन मान्छेहरूले दर्शकहरूले जुन फिल्मलाई मन पराइदिनु भयो त्यो चाहिँ के छ भने एकदम कलेजमा रेखाजीले चुरोट खाएको एउटा टिनेजर केटीले गर्ने जुन कलेजमा गरिन्छ त्यो कुराहरू सबै कुरा यसमा देखाइएको छ कि त्यसले गर्दाखेरि राम्रो भन्न खोजेको होइन होइन अहिलेको गतिविधिहरू देखाएको हो त्यो देखाएको प्रदीप दाजु यो हिफाजत कहाँबाट फुर्यो कसरी लेख्न आयो यो हिफाजतको एउटा यो स्टोरी आइडिया चाहिँ यो जुन हाम्रो अहिले प्लस टू कलेजहरू भयो अनि त्यसपछि आएर सिएल पढ्ने स्टुडेन्टहरू हुन्छ उहाँहरूलाई हेर्दाखेरि चाहिँ अब उहाँहरूलाई हेरेर उहाँहरूको लाइफ स्टाइललाई हेरेर होइन उहाँहरूको साइकोलोजी कस्तो छ कसरी लाइफलाई चलाइराख्नु भएको छ भन्ने विषयलाई अब कसरी टर्निङ पोइन्ट आउँछ त यस्तो मान्छेहरूको जीवनमा भन्ने एउटा अलिकति सोचेर थोरै फिक्सनलाई उहाँहरूको लागि पनि हो उहाँहरूको पनि छोराछोरी त टिनेजमा हुन्छ एउटा बाउ आमाले छोराछोरीलाई कसरी टेक केयर गर्नुपर्छ कसरी सही बाटोमा लिएर आउनुपर्छ यदि सही बाटोमा ल्याउन सकेन भने के हुन्छ समय दिन सकेन भने के हुन्छ भन्ने कुरालाई यसमा हामीले देखाउने कोसिस गरेका छौँ फुर्छ दाजु हामी त सोचेछौँ लेखकहरूलाई त धेरै गाह्रो हुन्छ रे निर्माता निर्देशकलाई त एक्सन भन्छ टाका लाउँछ सक्यो लेकिन लेखकले त जुन लेख्नु पर्यो नि हामी सुनेछु फिल्ममा त विशेष चिज भनेकै यो लेख्ने काम रे हो सिनेमाको मेरुदण्ड भनेकै अब स्क्रिप्ट हो त्यही रूपमा लिन्छ स्क्रिप्टलाई एउटा तपाईँले कुनै पनि कुरालाई कल्पना गरेर त्यो क्यारेक्टरलाई आफूमा अनुभव गरेर फिल गरेर काम गर्न सक्नुहुन्छ भने त्यति गाह्रो छैन तर क्यारेक्टरलाई चाहिँ फिल गर्न सक्नु पर्यो भनेपछि आफ्नो जीवनमा त्यो क्यारेक्टरलाई फिल गरी लेख्नु पर्यो होइन बाप धेरै लफडा वाला काम रहेछ हैन। हां त छवि दाजु हिफाजतले बम्पर झड्का मारिराछ हैन, एकदम राम्रो भएको छ। 32 ठाउँमा फिल्म चलिरहेछ, यसले रेकर्ड भनौँ न अहिले सम्मको रेकर्डै हो। जस्तो मेरो अगाडिको फिल्म छ नि हिम्मत किस्मत जय लाग्यो, त्यसको चाहिँ जुन टोटल कलेक्सन जुन थियो त्यो चाहिँ यसको 6 दिनमै आयो, 7 दिन भनौँ न, हिजोसम्मको हिसाबले त्यति पैसा आयो के भनेपछि हिफाजत बढाउने बेलामा होइन। ज्योतिष त मेरो एउटै हो, म महालक्ष्मीमा गएर सबै मैले रेखा फिल्म खोलेदेखि आजसम्म सबै गुरुजीकै चरणमा गएर गुरुजी म फिल्मको नाम पनि उहाँलाई देखाएर बनाउँछु। विश्वास छ एकदम भनेपछि हिम्मत र किस्मत बनाउने बेलामा त्यति गुरुजीलाई त्यति ध्यान दिएको छैन होला। होइन दिएको, त्यसमा पनि थियो नि त्यो मेरो एउटा के छ भने रेखा फिल्म खोलिकन मैले अजम्बरी नाता बनाएँ, त्यो भन्दा राम्रो हिम्मत बनाएँ, हिम्मत भन्दा किस्मत बनाएँ, किस्मत भन्दा अहिले हिफाजत आयो। रेखाजी फापे भन्नु न, जसरी सोचे पनि भयो होइन, जे होस् जसरी होस्, लेकिन दाजुले बम्परका बम्पर मारिरहनु भएछ, एउटा कुशल निर्माताका रूपमा अगाडि बढिरहनु भएछ। नेपाली चलचित्र क्षेत्रमा निर्माता भुनलाई एउटा फिल्म बनाएपछि त्यो मान्छे फेरि पाखा लाग्छ भन्छन्, यहाँ त दाजुलाई पैसा देखेर मान्छे ढाका लाग्ने बेला भइसक्यो होला। होइन दुश्मनहरू धेरै लागिरहेछन्, यो भइरहेछ, लफडाहरू पनि भइरहेछ होइन, तर के छ भने सफलताको पछाडि जहिले पनि पछाडि मान्छे खुट्टा तान्ने हुँदो रहेछ होइन। अब यो सिनेमा इन्डस्ट्रीमा पनि दाजुहरूलाई पनि खुट्टा तान्ने हुन्छ, एकदम तान्ने हुन्छ, पिलरै खम्बा गाडेर बसेछ दाजुहरू त। होइन खम्बा गाडे पनि के हुन्छ नि, कसैले पनि राम्रो सोच्दैन रहेछ, आफूले राम्रो बनाउन नसक्ने मान्छेले अर्कोको पनि राम्रो चाहँदैन। बाँदर भने जस्तै हो कि, बाँदरले आफ्नो घर पनि बनाउँदैन अर्काको घर पनि बनाउनु दिँदैन, त्यस्तो मान्छेहरू पनि छ एकदम। हाँ भनेपछि दिक्कत त लाग्छ होइन दाजु, आफ्नो इन्डस्ट्री त अलिक राम्रो होस् अगाडि बढोस् भन्ने त हुन्छ नि चाहना। होइन यो डिस्टर्बहरू भइरहेको बेलामा चाहिँ के हुन्छ, जिन्दगी फिल्म बनाउँदैन भन्ने मलाई लाग्छ होइन। तर अब फिल्म चलेको देखेर चाहिँ फेरि बनाइहाल्नुहुन्छ, राइटर सँगै हुन्छ, एउटा कथा सुनाइहाल्नुहुन्छ उहाँले। ए भनेपछि प्रदीप दाजु एउटा कथा बाटोमा आउँदा आउँदा त्यस्तो हुँदैन, हाम्रो पहिले नै प्लानिङहरू हुन्छ के गर्ने भन्ने कुरा। हिफाजतको बेला पनि धेरै नै प्लानिङ भएको थियो, लगभग लगभग 1 इयर त यसको अलमोस्ट 1 इयर त यसको हामीले स्क्रिप्ट डिजाइन गर्ने मतलब स्क्रिप्ट तयार गर्नलाई 1 वर्ष जस्तो लागेको थियो होइन। रेगुलर नेपाली सिनेमा हेरिराख्नु भएको दर्शकहरूले नेपालमा एडभेन्चर मुभीलाई हेर्नु भएको थिएन, अहिलेसम्म एडभेन्चर मुभीको टेस्ट थाहा थिएन होइन, अनि त्यो बिल्कुलै नयाँ टेस्ट छ हिफाजतमा, त्यो एडभेन्चर टेस्ट साहसिक सिनेमा मन पराउनेहरूको लागि हिफाजत चाहिँ जुन नेपाली सिनेमा रेगुलर हेर्नु हेरिरहनु दर्शकहरूको लागि एउटा नौलो स्वाद होइन को रूपमा हिफाजतलाई हामीले ल्यायौँ। त्यसको लागि पनि हामीले धेरै नै मेहनत गरेका थियौँ। सबभन्दा पहिला त यो फिल्ममा के छ भने तपाईँको विगतमा भनौँ न रुना धुना गाई गोठ यो जुन देखाइरहेको छौँ नि हामी, खालि गाउँको फिल्म होइन, यो बिल्कुलै गाउँको फिल्म होइन। यसपालि चाहिँ हामीले सहरको कलेज सलेज यो सबै कुराहरू देखाएको छ कि, मतलब अलिकति फरक ट्रेन्ड चाहिँ छ। पहिला पहिला नारीलाई एकदमै चुला चौकाको प्रपर्टी भन्थ्यो, लेकिन नारीले त जे पनि गर्न सक्छ भन्ने कुरा देखाउन खोज्छ। हामी त ठिकै भन्छु दाजु, हामी पढे लेखेको छु नि त। धनियाँका दुनियाँ सुनिरहनु भएछ भने लभली लभली श्रोताहरू, अहिले हामीसँग दुईजना गेस्ट हुनुहुन्छ र हामी छु, लेकिन के गर्ने, एउटा ब्रेक त मार्नु पर्यो बाबु, एउटा गाना बजाऊ। सौन्दर्य छ हो जसमा सुवास छ, जसले भिन्न धोका हो जसमा विश्वास छ, हे मै हुँ कि हेर यता, मै हुँ कि हेर यता, अलमलमा परेमता हो, अलमलमा परेमता Thank you. छिन आयो आयो रे दिन मिलन को छिन सजाऊ सजाऊ अब जिंदगानी सजाऊ सजाऊ अब जिंदगानी जसमा सौंदर्य हो जसमा सुवास जसले भिन्न धोका हो जसमा विश्वास मै हूँ कि हेरायता मै हूँ कि हेरायता धनिया के दुनिया रेडियो ऑडियो में आउँछ रे रेडियो ऑडियो तो सुन्न पर्छ रे हामी सँग हाम्रो लवली लवली गेस्ट पनि हुनुहुन्छ रे लवली लवली गेस्ट लाब हामी अर्को कुरा सोच्छु हा छवि दाजु हजुर रेखा दिदी सँग शादी भयो हजुर हैन हजुर रेखा दिदी फाप्यो हजुर हैन लेकिन रेखा दिदी र तपाईको एज मा धेरै डिफरेंट भएको छ कसरी म्यानेज हुन्छ हैन धेरै डिफरेंट छैन त्यस्तो लाग्छ मैले आज बिहा गरेको हैन 10 वर्ष अगाडि बिहा गरेको एज डिफरेंस छैन छ 15-16 वर्षको एज डिफरेंस हो टोटलमा 15-16 वर्ष भनेको के हो र हाम्रो मेरो आमा र मेरो बुवाको डिफरेंस नै 20 वर्षको थियो यसलाई एज डिफरेंस धेरै भनिँदैन जस्तो लाग्छ है मलाई चाहिँ मन मिल्छ त्यसो भए मन मिलिरहेको त अहिलेसम्म टिकेको छ नि मन भने हुन्छ नि मतलब एज डिफरेंट भयो भने मन मिल्दैन रे भन्छन् अनि त्यस्तो खालको केटाहरूसँग शादी नगर्नु भन्ने जुन समाजमा चलन चल्ती छ त्यो हिसाबले गर्दा मन चाहिँ मिलिरहेछ होइन मिलिहाल्छ नि त कति कुरा के छ भने संसार लाइफ जिन्दगी नै भनेको कम्प्रोमाइज हो होइन लाइफ है सबैको मेरो मात्रै होइन सबैको दुइटा एज मिल्नेको झन् लफडा हुन्छ होला बढी किनभने दुइटै तरमा हुन्छ होइन अब हाम्रो त के छ भने एउटै लाइनमा काम गर्ने एकै किसिमको मलाई थाहा छ फिल्म इन्डस्ट्री के हो भने म अब राति रेखाजीलाई लिन आउला अब अरूको भएको भए म चाहिँ अब फिल्म इन्डस्ट्री नभएको भए राति चाहिँ श्रीमती अर्को ठाउँ जाने भने जस्तो होला तर मलाई थाहा छ सुटिङ छ यहाँ जाने उहाँ जाने विदेश प्रोग्राम भनेको यो हो सबै कुरा थाहा भएको हुनाले हाम्रो लफडा छैन हाँ लफड़ा छैन दाजु एउटा हिरोइनसँग शादी गर्दाखेरिको कुरा र एउटा नर्मल मान्छेसँग शादी गर्दाखेरि कस्तो खालको हुँदो रहेछ दाजु हिरोइनसँग चाहिँ अब उठक बैठक हुन्छ सबै अरू हिरोहरूसँग जानुपर्छ बोल्नुपर्छ गफ हाक्नुपर्छ एउटा श्रीमान भएर कुरा गर्दा एउटा निर्माता होइन त्यही त भनेको म एउटा श्रीमान मात्रै भएको भए यो कुरामा धेरै लफडा हुन्थ्यो होला तर के छ नि म सिनेमा इन्डस्ट्रीमै भएको हुनाले म एउटा निर्माता भएको हुनाले र निर्माता भइसकेपछि रेखाजीलाई बिहा गरेको हो नि त त्यो भनेपछि सबै कुरा थाहा छ उहाँको सिनेमा खेल्ने इच्छादेखि लिएर उहाँलाई सिनेमामा मैले नै हिरोइन बनाएको भनौँ न मेरै फिल्मबाट उहाँलाई भनेपछि मलाई चाहिँ त्यति प्रब्लम छैन यो फिल्म भनेको अन्त नाटकीय कुरा त हो नि दाजु एउटा कुरा हामी भन्नु जस्तो फिल्म इन्डस्ट्रीमा लागेको लडकीहरू हुन्छ नि हाम्रो हिरोइनी दिदीहरू उहाँ हिरोइनी दिदीहरूलाई अरू नर्मल मान्छेसँग शादी गर्नको लागि कुरा गर्नुहुन्छ कि यही फिल्डको लागि कुरा गर्नुहुन्छ म त यही फिल्डको लागि कुरा गर्छु किनभने यो फिल्डको लागि मान्छेले बुझ्छ अरूले नबुझ्न सक्छ किनभने पत्रकारमा अब यसो बसेर चिया खायो भने पनि लेखिदिने हुन्छ पत्रिकामा होइन यो हुन्छ फलानासँग लाग्यो तर सिनेमा इन्डस्ट्रीकै मान्छेलाई चाहिँ यो नर्मल लाग्छ कि मैले पनि कतिजना बोलाइरहेको हुन्छ हिरोइनहरूसँग मेरो पनि भेटघाट हुन्छ कहिले रेस्टुरेन्टमा गइन्छ कहिले चियाखाना गइन्छ कहिले अफिसमा बोलाइन्छ तर के भने यो कुरा रेखाजीलाई पनि थाहा छ उहाँ रिसाउनुहुन्न त्यो त सिनेमा लाइन अन्डरस्ट्यान्डिङ हुन्छ दाजु रेखा दिदीलाई रेखा थापा किन लेख्नु भएछ रेखा ओजाना लेखेर अब मैले जन्माएको होइन नि त मैले जन्माएको भए होइन अब त्यो जमाना गयो अहिले हामी यहाँ लोग्ने मान्छेहरू हामी बराबर भनेपछि हरेक कुराहरू बराबर भएपछि यसमा मेरै नाम राख्नुपर्छ भन्ने जरुरी छैन त्यो सुरुदेखि नै मैले आफ्नै नामबाट चिन्नुहोस् भनेर भनेपछि उहाँले आफ्नै काम गर्नुभएको हुनसक्छ भोलि हामी दुईजनाबाट बच्चा जन्मे भने थापा नै लेख्नु पनि सक्नुहुन्छ उहाँले कति ठुलो मन छ रे हाम्रो दाजुको हुन पनि हो यति एउटा फिल्म बनाइसकेपछि ठुलै मन भएर फिल्म बनाउँछ किनभने टाका कहिले काहीँ थोरै आयो भने हा यो फिल्मबाट लफडा छ हामी त जान्छु स्कप हुन्छु भन्ने कुरा पनि सोचाइ आउँथ्यो लेकिन जे भए पनि हाम्रो दाजुहरूको भविष्य राम्रो गइरहेछ त्यसको लागि हामी अङ्ग्रेजीमा भन्छौँ किप इट अप हाँ प्रदीप दाजु हजुर प्रदीप दाजुलाई पनि एउटा कुरा सोध्नु दाजु त शादी भयो अहिलेसम्म भएको छैन शादी भएको छैन फिल्म इन्डस्ट्रीकै शादी गर्ने कि बाहिरको रे त्यतापट्टि अहिले सोचेको पनि छैन कलम घुमाउँदा घुमाउँदा कोही केटीलाई नाम लेखौँ लेखौँ लाग्दैन अहिलेसम्म त्यस्तो भइरहेको छैन भन्नु पर्यो लाभ नै परेको छैन त्यही नै भन्नु पर्यो ए रे बाप रे यस्तो राम्रो दाजुलाई कसरी लाभ गर्दैन र लाभ गर्ने त होला छैन छैन बाप रे स्क्रिप्टमा लेख्दा लेख्दै स्क्रिप्टमै गुम हुन्छ कि क्या जिन्दगी त्यस्तो पनि नसोच्नु नि दाजु त्यस्तो पनि होइन शादी गर्ने विचार छ सरसठी नै हो सत्तरीसम्ममा होला ए रे बाप रे सरसठी सत्तरी तिन वर्ष अझै बाँकी तिन वर्षमा हाम्रो दाजुको साथी भोज खान पाउने रहेछ होइन अरे दाजु कहिले कहाँ यस्तो लाग्छ आफू लेखक नभएर अब यो फिल्म इन्डस्ट्रीमा छु एउटा लेखकले राम्रो न्याय गर्न सक्छ अरे कुनै पनि क्यारेक्टरलाई भन्छन् होइन अनि त्यसपछि कुनै बेला त निर्देशन गरिहालौँ निर्देशक बनिहालौँ जस्तो सोच कहिले आएको छ यस्तो हुन्छ राइटरबाट डाइरेक्टर भन्दाखेरि वर्षमा एउटा सिनेमा राम्रो आफूले दिन सकिएला होइन तर मैले म राइटर भने म अरू पाँचवटा सिनेमा राम्रो गर्न सक्छु निर्देशकले त कुरालाई न्याय गर्दैन होइन कसैले गर्छ कसैले गर्दैन हामीले टिम हेरेर काम गर्छौँ होइन यो फिल्म मेकिङ भनेको टिमवर्क हो टिम राम्रो पर्यो राम्रो हुने हो मैले भनिहालेँ म एकजनाले राम्रो सिनेमा बनाउँदाखेरि मैले आफ्नो सोचको एउटा सिनेमा दिन सक्छु भने म राइटर भने आफ्नो सोचको तर्फबाट पनि सिनेमा बन्न सक्छ कि म त्यो हिसाबले मैले हेरिरहेको छु भनेपछि आगामी वर्षहरूमा फिल्म निर्देशक भन्दा पनि लेखक नै बनेर रुचाउनु गर्छु म डाइरेक्सन नगर्ने होइन निर्माता पर्छ एउटा बनाउनु दिइहाल्नु फिल्म भालो आइहाल्छ नि त्यस्तो होइन मलाई हतार छैन होइन मलाई धेरैवटा सिनेमाको अफर आइसक्यो भनाइदियो भने अहिले राइटरमा भर्खर चल्दैछ होइन राम्रो बनाउँदैछ राम्रो राम्रो फिल्म बनाउने मान्छे एकैपल्ट डाइरेक्सन गयो भने फेरि राइटरको कमी होला हाम्रो दाजुको लेखन शैलीको त चर्चा परिचय त धेरै नै छ आज हिपाज त्यसरी बम्पर मारिरहेछ कति खुसी लाग्छ होला है आफूले लेखेको कुरा पर्दामा रेखा दाद दिदीले त्यस्तो धुमधडाका साथ गरिदिनु भएको छ तपाईँलाई एउटा कुरा अचम्म लाग्ला जुन दिनदेखि यो फिल्म 27 गतेबाट लाग्यो हिफाजत काठमाडौँ र काठमाडौँ बाहिर 32 ठाउँमा हाम्रो प्रदीपजीले मैले जय नेपालमा 26 गते बिहान प्रिमियर राखेको थिएँ त्यहाँ पनि सिनेमा हेर्नुभयो उहाँले त्यो अब मेरो एडिटिङमा कति हेर्नुभयो तर उहाँले टिकट काटेर फेरि त्यसपछि कुमारीमा टिकट काट्नुभयो त्यसपछि गोपीमा अष्टनारायणमा गुणमा गएर उहाँले टिकट काटी आफू एक्लै गएर दर्शकले के भन्दो रहेछ भनेर उहाँले यति सिरियस भएर फिल्ममा हेर्नुभयो कि आगामी दिन मैले गरेको गल्ती के हो भन्ने कुरा भनेपछि एउटा सिरियस राइटर हुनुहुन्छ सिरियस राइटरले यस्तो उत्सव कुद्दल वाला स्टोरी लेखिदिनु भयो होइन रेखा दिदीले यसपालि रेकर्डै तोडिदिनु भयो कता कता जम्प हार्नुहुन्छ हाम्रो रेखा दिदी त एकदम जम्प हिरोइन भइसक्नु भयो आजकल होइन त्यो रेखाजी आफैमा क्यापेबल हो होइन रेखाजीको ठाउँमा अरू कोही थियो भने त्यो नहुन सक्थ्यो हामीले त्यो कुरा कल्पना नगरेर फेरि अर्को कुरा कल्पना गर्नुपर्ने हुन्थ्यो त्यो हिसाबले उहाँसँग जे छ त्यो कुरालाई अब कसरी हुन्छ इन्ट्रेस्टिङ तरिकाले हामीले लिएर आउने कोसिस सबैभन्दा पहिला सुरुमै उहाँलाई थाहा थियो एउटा कुरा चाहिँ अरू फिल्ममा थाहा होस् नहोस् यो फिल्ममा चाहिँ यो फिल्मको हिरोइन रेखा थापा भनेपछि उहाँले लेख्दाखेरि नै डाइरेक्टर साहब र उहाँ दुईजना बसेर रेखाले यो काम गर्छ अघिल्लो फिल्महरू हेरेर अनि त्यसै अनुसार बनाएको छोटो लुगा लाउने अब यो सारा कुराहरू छ नि यो रेखालाई सुहाउँछ जम्प गर्ने फाइट गर्ने भन्ने कुरा चाहिँ उहाँहरू मिलाएको छ दाजु आफ्नो श्रीमती त्यस्तो छाँगाबाट खसिरहेको छ कतै विचार हाम्रो श्रीमतीको खुट्टा भाँच्यो भन्ने भन्ने कतातिर कल्पना आउँछ आउँछ आउँछ त्यो त आइहाल्छ नि जस्तो हिम्मतको बेलामा पनि उहाँ बन्जी गर्ने बेलामा डर त लागेको थियो मलाई तर पनि के छ भने अब झर्दैन बाँधेर माथि आउँछ भन्ने कन्फिडेन्स त थियो त्यसमा पनि यसमा यो हाम्रो यो के भन्छ नि के पानीकोमा पनि त्यस्तै थियो तर अब त्यो हाम्रो राजेन्द्र खड्गेजीले मिलाएर गर्नुभएको थियो तर बहुत उहाँहरूको दुईटा पेन्ट त फाटेको थियो दुईटा पेन्ट त मैले 12 बजीसम्म आएर किनिदिएको हामीले सुनेको रेखा दिदीको पनि ढाडमा कराक भयो त्यो चाहिँ उहाँ झर्दाखेरि भयो कुरा दुईटा रोलिङ भएर नारायणी पुल पानीमा झर्नुपर्ने त्यहाँ चाहिँ घाउ लाग्यो नेपाली दर्शकले त्यस्तै चाहेरै गरेको कि यसलाई ट्रेन्ड चेन्ज अलिकति स्टन्ट देखाउन खोजेको हाम्रो कलाकार पनि विदेशी कलाकार भन्दा कम छैन भन्ने कुरालाई देखाउन पनि खोजेको खास चाहिँ अलिकति नयाँ कुरा पनि त देखाउनु पर्यो र नारी कम छैन आजको नारी भनेको भयङ्कर सशक्त हो र म हरेक फिल्म मैले युगदेखि लिएर आजसम्म बनाएँ सबै फिल्ममा नारीलाई उठारै बनाएको छु कि त्यो हिसाबले पनि देखाउनै पर्छ नारीलाई जागरूक गर्नुपर्छ अब नारी चाहिँ चुला र चौकाटमा मात्रै बस्नुहुन्न भन्ने कुरालाई पनि हामीले दिएर खोजेको ठिकै कुरा गर्नुभयो नारीले चुला चौका मात्रै सम्हाल्दै भने एफएम कसले सम्हाल्छ हामी कहाँ बोल्न पाउँछु हाम्रो लभली लभली श्रोताहरू बडा मजा आइरहेछ र आज कार्यक्रम चलाउन किनभने लाग्छ कि हामी पनि कहीँ गएर हामफाली हालौँ केही कुरा नयाँ गरिहालौँ जस्तो मलाई फिल भइरहेछ लेकिन जेसुकै भए पनि आज बडा मजा आइरहेछ लभली लभली श्रोताहरू अब सुन्नुपर्छ र एउटा गाना कार्यक्रम धनिया के दुनिया एकान दुकान मैदान यसमै छ मजा मजा लिनको लागि तयार हुनुहुन्छ भने हामी सँगै सेलिब्रेटी गेस्ट हुनुहुन्छ दुगटा आज एगटा लाइन रे दुगटा ल्याए किनभने नव वर्षका हामी बम्पर उपहार दिँदैछु रे हाम्रो लवली लवली श्रोतालाई हाम्रो छवि दाजु हुनुहुन्छ प्रदीप दाजु हुनुहुन्छ छवि दाजुले त धेरै बम्पर मारिसक्नु भएछ युगदेखि अहिले हिफाजतसम्म हामी सुना छ कुरा ठिकै हो दाजु के ब्याङ्क खोल्दै हुनुहुन्छ अरे छवि ब्याङ्क हो त्यस्तो त होइन अब सिनेमा इन्डस्ट्रीमा हामी म टिकिरहेछु भनौँ न मेरो अरू व्यवसाय छैन होइन म जग्गा पनि काम गर्दिनँ अरू कुनै काम छैन नेपाली फिल्म इन्डस्ट्रीमा रेगुलर म एउटै मात्रै पेसामा लागेर आज भनौँ न 2047 सालमा बनाएको 46 सालमा बनाएको युगदेखि लिएर आजसम्म म फिल्ममै काम गरिरहेछु र भयङ्कर फिल्ममा भयङ्कर फाइदा हुने होइन अब यसले के छ भने नाम पनि छ एउटै काम गरिरहेछु आफ्नो फ्यामिली पनि यसैमा भएको हुनाले यो काम गरिरहेको होइन भने त एउटा सिनेमा बनाएर मैले 70-75 लाख रुपियाँ जुन हिफाजतमा लाग्यो र 2.5 वर्ष यो फिल्म बनाएको यो पैसा मैले जग्गामा लाग्यो भने त 3 डबल भइसक्यो गर्नु मन लाग्दैन होइन काम त म सिनेमा नै बनाउने जति स्कुल टेन्सन भए पनि जे भए पनि फिल्ममै बनायो यो टेन्सन भनेको त अब रिलिज गर्दाखेरि र बनाउँदाखेरि टेन्सन हुन्छ दुईपल्ट तर फिल्म हिट भइसक्यो त्यो मजा नै अर्को हो जुन हामी सिनेमा हलमा जस्तो म हिजो गोपीकृष्णमा गएँ अनि बसेर म पुरा उभिएर सिनेमा हेरेँ जहाँ ताली बजायो अनि मलाई एकदम आनन्द आइहाल्यो त्यो बेलामा एकदम आनन्दै आयो खुसी भयङ्कर हुन्छ कि आफ्नो जीवन यसै फिल्डमा निरन्तर दिन्छु भने दाजुको प्रण हो प्रण के अब सकिने सकिने अब 20-22 वर्ष त दिइसके अब अझै दिइरहेको दाजु कहाँ सकिनु भएछ यति यङ हुनुहुन्छ होइन होइन मैले इन्डस्ट्रीमा दिएको चाहिँ 20-22 वर्ष भयो नि त त्यो हिसाबले गर्दाखेरि अब भनौँ न अझै 10 वर्ष दिन्छु होला निरन्तर त्यसपछि त बुढो पनि होइन छोडिने होला बुढो त के कुरा सबै कुरा भन्दा कुरा राम्रो कुरा त मन हो र हाम्रो दाजुको मन त बुढो छैन हामी सबैलाई थाहा छ हजुर हजुर प्रदीप दाजु हजुर यो लेखकलाई एक किसिमको आरोप लाग्छ यो फिल्मबाट चोर्यो ऊ फिल्मबाट रिमेक बनायो भन्ने किसिमको आरोपहरू आउँछ होइन लेकिन हिफाजतमा त्यस्तो चोर्यो चोरेको त हल्ला आएको छैन होइन यो किन आरोप आउँछ स्टक नभएर हो कि यस्तो खालको आरोप आएर समग्र लेखकको विषयमा हामी तपाईँलाई सोधेछौँ अब यसमा कस्तो हुन्छ भन्दाखेरि तपाईँ हामीले जे कुराहरू सोच्छौँ त्यहीको त्यही पेरिफेरीमा कसैले बसेर कहीँ सोचिराखेको हुन्छ त्यो कुराहरू त्यस्तो कहीँ केही मिल्न जान्छ होइन अब कतिजना जस्तो उसले समय नपाएर सर्ट टाइममा गर्नुपर्ने भएको हिसाबले त्यो मतलब आफूले सोचेर आफ्नो कुरालाई जस्टिफाई गर्न नसकेर पनि अलिकति त्यो कसैबाट इन्सपायर हुनुपर्ने आउन सक्छ होइन तर हिफाजत त्यो हिफाजत किन छैन मतलब त्यसरी किन अहिलेसम्म कसैले कपी भनेन कहीँ पनि मिडियाले यो कसको कपी भनेर किन देखाउन सकेन यसमा अलमोस्ट हामीले 1 इयर काम गरेको थियौँ र हिफाजत भनेको लगभग लगभग मैले आफै नै भोगेको घटना जस्तो पनि हो किन भन्दाखेरि हामी जब कलेज पढ्थ्यौँ कलेज अगाडि एउटा घर बनाएको थियो मतलब एउटा सपिङ मल जस्तो घर बनाएको थियो त्यहाँ एकजना मान्छेले सानो एउटा चिया पसल राखेको थियो कुनामा कि सबैभन्दा यसको चल्दैन होला भन्थ्यो सबभन्दा बढी उसको चल्यो किनभने सबैजनाले त्यो लुकी लुकी सिगरेट खान ठाउँ थियो त कि कलेजको केटाकेटी सबैजना बसेर टिचर नआइपुग्ने त कुनाको ठाउँ भयो होइन अनि मैले त्यो कुरा चाहिँ मेरो दिमागमा स्ट्राइक गरेको थिएँ कि मतलब ठुल्ठुलो त्यो पुस्तक पसलहरू भन्दा पनि ठुल्ठुलो त्यो किराना पसलहरू भन्दा पनि त्यो एउटा कुनाको चिया पसल जहाँ लुकेर चुरोट खाना पाउँछ त्यो चलाएको थियो कि होइन अनि त्यो त्यो कुरालाई मैले सर्लक्क उठाएर यसमा ल्याएको छु होइन त्यो त मौलिक भयो नि आफूले देखेको कुरा होइन सिगरेट त्यस्तो होइन सिगरेट हाइलाइट भन्न मिल्दैन मतलब अब कस्तो भने हामीले सिनेमा बनाएर पब्लिकले हामी अनुसार चेन्ज गर्ने हो कि जमाना अनुसार हामीले काम गर्ने हो यसमा अर्को एउटा कुरा पनि देखाएको छ त्यो कुरा चाहिँ किन आजको गार्जेनहरूले बुझ्नुपर्ने कि गार्जेनले चाहिँ आफ्नो छोराछोरीलाई राम्रोसँग केयर गरेन भने चाहिँ छोराछोरी कस्तो हुन्छ के हुन्छ भन्ने कुरा पनि देखाएको गार्जेनसिपको अनुभव त्यो चाहिँ एकचोटि सबै आमा बुवाले हेर्दा पनि हुन्छ यो सिनेमा एकचोटि हामी हल्ला सुनेछौँ कि लेखकहरूलाई चाहिँ निर्माता निर्देश निर्माताहरूले चाहिँ ल यो एउटा सिडी ल्याऊ फिल्म हाम्रो नेपाली हिन्दी फिल्मको या कुन कुन फिल्मको तिमीलाई यसलाई हुबाउ सारिदेऊ या के गर यो फिल्म बनाउनु छ हामीलाई भनेर कुराहरू आउँछ हाम्रो लेखक दाजु प्रदीप भारद्वाज दाजुलाई यस्तो खालको केही कुरा आएछ त्यस्तो कुराहरू नआउने होइन होइन मतलब अब कस्तो भन्दाखेरि गर्ने नगर्ने आफूमा डिपेन्ड हुन्छ होइन आफूले त्यो त्यो कुराको डिसिजन त आफूले गर्न सक्नुपर्छ मलाई यस्तो गर्नु छैन मलाई कुनै पनि सिनेमाबाट मलाई सार्नु छैन म भनेर चाहिँ आफूले आफ्नो पक्षमा बोल्न सक्नुपर्छ त्यसो गर्न सकेन भने सार्नुको विकल्प कुरा आउँदैन अनि यो हिफाजत भन्ने फिल्ममा चाहिँ के छ भने यो फिल्ममा चाहिँ यो उहाँ र ज्ञानन देउजा हाम्रो डाइरेक्टरलाई साइन गरेको 6 महिनामा म एकदम बिरामी थिएँ घरमा म एउटा स्टोरी तयार भयो आउँछु भनेर उहाँहरू आउनु भयो र उहाँहरूले स्टोरीमा मलाई कन्भिन्स गरेको हो मैले चाहिँ उहाँहरूलाई देखाएको पनि होइन भनेको पनि होइन यो स्टोरीमा म चाहिँ तपाईँसँग यस्तो खालको फिल्म बनाउनु थियो तर अलिकति हड्के छ यो कहानीवाला फिल्म होइन तर यो ट्रिटमेन्टवाला फिल्म हो भनेर उहाँहरूले मलाई कन्भिन्स गरेपछि ल यसमा म लगानी गर्छु भनेर अनि सुरु भएको कथा बोकेको होइन, यो त सिम्पल लभ स्टोरी ट्रिटमेन्ट छ, यसलाई एक्सन स्टाइल गिमिक्स भन्न मिल्छ होइन। यसमा जस्तो अब दाइले योभन्दा अगाडि छवि दाइले बनाउनु भएको सिनेमाहरू थियो, ठुलो कथाहरू बोकेको, ठुलो मतलब पृष्ठभूमि बोकेको, सबैजनाको आफ्नो आफ्नो कथा हुन्थ्यो नि होइन। अब यस्तो सिनेमाहरू नेपाली दर्शकहरूले धेरै हेरिसक्नुभयो, यही कुरालाई देखाउनुको कुनै अर्थ नरहला, मतलब अरूभन्दा के फरक होला र होइन, अब योभन्दा हटेर हामी कसरी काम गर्न सक्छौँ भन्दाखेरि, अहिले संसारमा चलेका छन् त्यस्ता सिनेमाहरू जहाँ एउटा सानो विषयवस्तु एउटा सानो कुरालाई लिएर होइन त्यसको टोटल्ली त्यसलाई डेरिभेटिभ गरेर हेर्दाखेरि एउटा ठुलो रूपमा बन्न सक्छ त्यो सिनेमा, एउटा सानो विषयवस्तु। यसरी यस्तरी हिट भएका सिनेमाहरू धेरै नै छन् संसारमा, चाहे ओस्कार जितेको बाइसाइकल थिपोस् के अरे पाथर पञ्चाली होस्, चाहे बाइसाइकल थिपोस् होइन, बाइसाइकल थिपो भनेको एउटा साइकलको स्टोरी हो, पाथर पञ्चाली भनेको रोडमा बसेर गाउने गाइनेहरूको स्टोरी हो, इरानमा सुपर हिट भएको एकदमै राम्रो चिल्ड्रेन अफ हेभन भनेको एउटा जुत्ताको स्टोरी हो होइन, एउटा सानो विषयवस्तुमा ओल्डमै सिनेमा बनाएको छ नि। भनेपछि हामीले चाहिँ किन यति ठुलो संसार कहाँबाट कहाँ पुगिसक्यो, अहिले पनि हामी धेरै कथा भएको सिनेमा किन खोज्ने, त्यो कथा कथाबाट कता दर्शकहरूले कुन कथा बुझ्ने, कुनलाई बिर्सिने, त्योभन्दा के हुन्छ एउटा स्टोरीलाई मजाले बनाउने होइन। अनि यो सिनेमा चाहिँ कस्तो भन्दाखेरि अब मतलब पाथर पञ्चाली जस्तो के अरे बाइसाइकल थिप जस्तो त्यसपछि आएर चिल्ड्रेन अफ हेभन जस्तो होइन, हजुर कथामा उपकथा जोड्ने चलनलाई हामीले एकदमै घटाएको त्यो त ब्रेक गरेको होइन। अनि यो सिनेमा चाहिँ कस्तो भन्दाखेरि हेरुन्जेल इन्जोय गर्ने हो, मतलब अब जस्तो अघि मैले नाम लिएको सिनेमाहरू चाहिँ हेरेपछि पनि मनमा छुन्छ होइन, धेरै लामो छ, जस्तो अब इन्डियामा पनि पार्टनर भन्ने मुभी बन्यो नि गोविन्दको होइन, त्यो मुभी हेरुन्जेल तपाईँ इन्जोय गर्नुहुन्छ, इन्टरटेन छ त्यो सिनेमामा, त्यसपछि बाहिर निस्केपछि के छैन, के सक्यो होइन, यस्तो टाइपको झन्डै झन्डै यस्तै नै बनाउन खोजेको, तर पार्टनरको कपी चाहिँ होइन फेरि, मतलब छ नि त्यस्तो कपी त कुनै पनि सिनेमाको होइन, अहिलेसम्म कसैले भन्नै सकेको छैन, खोजिराखेको छन् सबैजना कुन फिल्मको कपी हो, सबलाई चासोको विषय भएको छैन, कसैले यहाँसम्म आउँछ यहाँ आउँदैन, मतलब कहिले केही कुराहरू हामीले जिन्दगीमा भइरहेको कुराहरू छन्, केही कुराहरू हिफाजत हातमा पर्ने बित्तिकै लाग्यो यस्तो हिट हुन्छ भनेर होइन, फिल्मको जुन मेहनत थियो, जुन काम थियो अगाडिदेखि नै, र जुन समय लगाएको थियो र जुन पैसा लगाएको थियो, यसमा अर्को हिट हुनुको कारण के छ भने यो हामीले 2K भन्ने क्यामराबाट खिचेको होइन, अहिले संसारमा नयाँ प्रविधि आएको छ, र यसमा चाहिँ के छ भने सिनेमा हेर्दाखेरि एकदम सिनेमा स्कोपमा ठुलो पर्दामा हेर्न पाइन्छ र एकदम सफासँग हेर्न पाइन्छ, यसमा प्रिन्टहरू पुरानो हुने, पहिला हामीले 6 प्रिन्ट ल्याउँथ्यौँ, अनि 6 प्रिन्टले चाहिँ पुरा नेपाल भ्याउँदाखेरि त्यो प्रिन्ट त साफ भएर त्यहाँ रेखा थापा हो कि को भनेको थाहा हुँदैन थियो, आवाजले मात्रै चिन्नु पर्थ्यो भनेपछि अहिले चाहिँ पहिला अब अहिले चाहिँ कस्तो भयो ए टुके भयो होइन, अनि त्यसमा पनि अहिले साउन्ड सिस्टम यसमा 5.1 साउन्ड सिस्टम एकदम हिन्दी बराबरको छ होइन, साउन्ड यताबाट बोल्ने यताबाट निक्लिने पानी होइन, थोरै लगानीमा हामी 50 75 लाख रुपियाँको कम्पिटिसनमा 75 करोडको फिल्मसँग हाम्रो लडाइँ छ, अब त्यो लडाइँमा यहाँ हाम्रो होइन हाम्रो दर्शकहरूले यो कुरा सोच्नुहुन्न उहाँहरूले कि हामी यत्रो कम्पिटिसन गरेछौँ, उहाँहरूले भन्नुहुन्छ यो फिल्म त खै राम्रो छैन हिन्दी हामी हेर्ने मान्छे भन्नुहुन्छ, तर हिन्दीको 75 करोड र हाम्रो 75 लाखमा कति फरक छ, तर पनि हामी कम्पिटिसन गरिरहेछौँ, हामीलाई त उहाँहरूले मान्नुपर्ने, हामी यो इन्डस्ट्री टिकाएर बसेको छौँ। बडा राम्रो कुरा गर्नुभयो, वास्तवमा इन्डस्ट्री टिकाउन पनि ठुलो कुरा, आज छवि दाजुले युगदेखि युगसम्म बनाएपछि फेरि फिल्म बनाउनु भयो, अब टका कति लगाउने आ भयो भइहाल्यो फिल्म कति बनाउने भनेर हात धोएर जानुभएको एउटा निर्माता हामीसँग हुँदैन छ अहिले हामी छवि दाजुसँग गफ गर्न पाइरहेको छु, त्यस कारणले गर्दाखेरि पनि कम्पिटिसनको मार्केट चाहिँ कम्पिटिसनमा त हात हाल्यो भने त्यो अब्बल हुन्छ भन्ने कुरा साबित भइसक्यो हिफाजतबाट। हाँ त लभली श्रोताहरू, अब कार्यक्रम छोटो पनि बनाउने बेला भइसकेको छ किनभने समयले बाहिर गर्ने बेला भइसकेको छ, लेकिन एउटा गाना सुनेर बाबु छोटो मिठो गाना बजा पनि हाम्रो कार्यक्रम छ धनिया के दुनिया रेडियो 106.3 FM रेडियो तरंग पोखरा 107.6 मा यो कार्यक्रम सुन्न पाइरहनु भएको छ लवली लवली श्रोताहरूले। हाम्रो गेस्ट हुनुहुन्छ आज छवि ओझा अनि हाम्रो लेखक दाजु हुनुहुन्छ प्रदीप भारद्वाज। हाँ छवि दाजु र प्रदीप भारद्वाज दाजुले अब यो भन्दा आगामी फिल्म कसले चोर मेरो मन होइन कसले चोरो मेरो मन पनि अब लाग्दैन छ होला चाँडै अब अहिले यो हिफाजतको प्रिन्टमा मेरो टेलर पनि चलिरहेको छ सानो सर्ट टेलर दिएको छु तर अब यो हिफाजत नै अहिले अब भनौँ न 3 महिना जति त यसकै ह्याङ रहिरहन्छ पब्लिकमा दर्शकमा दिन चल्यो भने फिल्म हिट वा भन्ने कुरा छ नि यो कुरालाई मान्नुहुन्छ कि होइन होइन आजकल त्यो जमाना छैन आजकलको जमाना कस्तो छ भने तपाईँको सर्ट टाइममा 2 हप्ता जतिमा सबै कलेक्सन लिने अनि सकिने पहिला जस्तो छैन त्यो जमाना कमाउँथ्यो भने अहिले चाहिँ एक हप्तामा होइन पहिला फिल्मै हुँदैन थियो हलवालाले फिल्म तान्थ्यो अनि दुइटैले चल्थ्यो त्यसरी जान्थ्यो थोरै कलेक्सनमा अहिले काउन्टिङवाला हुँदैन अहिले त 100 फिल्म छ उनीहरूलाई त फिल्म ल्याएर फाल्नुपर्ने छ हतार हतार छ उनीहरूको होल्डओभर पनि बढी छ पहिला भन्दा जुन उत्रिने एउटा ट्रम्प्स हुन्छ नि त्यो ट्रम्प्स पनि बढी छ त्यो भएको कारणले गर्दा अब त फिल्म कलेक्सन लिने हो छ्याट्टा 40-50 रिलिज गर्ने ड्याङ ड्याङ ड्याङ कलेक्सन लिने छोडिदिहाल्ने छवि दाजु यो हाम्रो हिफाजतमा लफडाहरू पनि भयो विश्व हिन्दू महासंघवाला लफडा भयो हाम्रो रेखा दिदीलाई एकदम उताउलो ड्रेस लाउनु भयो अरे त्यो हरे राम हरे कृष्ण गरेर बेलामा होइन यो कुरा आयो यो कुरा आएपछि सिनेमा नयरेन्जेल उहाँहरूलाई मैले अस्ति कुमारीमा बोलाएर 30-35 जनालाई मैले सिनेमा पनि देखाएँ होइन र फिल्मभित्र चाहिँ म आफै पनि हिन्दू हो म पशुपतिको छेउमा बस्छु म बिहान बेलुका पशुपति जान्छु आधा घण्टा पूजा गर्छु मेरो पुरा फ्यामिली मेरो आमा अहिले पनि 90 वर्षको हुनुहुन्छ उहाँ पनि पुरा हिन्दू धार्मिक हुनुहुन्छ माछा मासु खानुहुन्न यो के अरे कृष्ण प्रणामी हुनुहुन्छ होइन भनेपछि मैले हिन्दू धर्मलाई उचाल्ने काम गर्छु झार्ने काम गर्दिनँ यो फिल्मभित्र एउटा के देखाएको छ भने मन्दिरमा जानुपर्छ भगवान्ले चाह्यो भने बचाउन पनि सक्छन् जन्माष्टमीको दिन पूजा हुन्छ त्यहाँ पूजामा यो गाना गाइएको छ तर अलिकति मैले लिबर्टी लिन मात्रै खोजेको हो कि गानामा अलिकति त्यो हरिनाम लेखेकोलाई अलिकति अब चोली बनाउँदाखेरि कुरा आयो लेखक दाजुले त भन्नुभयो यस्तो चाहिन्छ हाम्रो ड्रेस यस्तै चाहिन्छ यो स्टोरीमा भनेर झन्डै झन्डै हाम्रो थियो मतलब जुन हरे राम हरे कृष्ण भने गाना त्यस्तो छ हामीले त्यो हिसाबले बनाइरहेको छौँ कृष्ण जन्माष्टमीको भनेपछि यो ठाउँमा हामीले अरू ड्रेस पनि लगाउन सक्छौँ हामीले के लाग्यो हाम्रो धर्म हो हाम्रो हामीले प्रमोट गर्नुपर्छ भन्ने हिसाबले हामीले गरेको होइन छोटो लुगा छैन पुरै लामो छ होइन खाली कुरा के भने हरे राम हरे कृष्ण लेखेकोलाई काट्नु भयो भन्ने कुरा मात्रै आयो क्या काटेको हुनाले होइन योभन्दा अगाडि पनि यहाँ हिन्दी फिल्म पनि आएको थियो तपाईँको त्यो भुलभुलैयामा त झन् अझ स्कर्ट बनाएर लगाएको थियो कम्पिटिसन होइन हामीले हाम्रो देशले यहाँ सेन्सर गरेर देखाइयो नि त होइन यस्तो त धेरैपल्ट आइसकेको छ तपाईँको टिभीमा खोलेर हेर्नुभयो भने धेरै कुराहरू आउँछ अहिले पनि तर के भने अब यहाँ गलत कुरा लगिएको थियो अनि उहाँहरूलाई मैले बोलाएँ देखाएँ अब छलफल हुँदैछ उहाँहरूले हेर्नुभयो हेरिसकेपछि के भन्नुभयो भने फिल्ममा म्यासेज चाहिँ राम्रो छ कि हिन्दू धर्मलाई उचालेको छ खालि उहाँहरूको कुरा कपडामा मात्रै हो भनेपछि यो उहाँहरूले अब मलाई मैले जानी नजानी पनि यही एफएमबाट पनि म भन्न सक्छु कि जानी नजानी मैले केही गल्ती गरेछ भने उहाँहरूले मलाई क्षमा गर्नुहुन्छ भन्ने आशा पाउँछ गर्नुहुन्छ राम्रो कुरा देखाउन खोज्नु भएको छ भने त क्षमा त भइ नै हाल्छ होइन अब जाँदा जाँदै हाम्रो दाजुहरूलाई एकदमै धेरै शुभकामना भन्दै हिफाजतले त नव वर्ष 2067 बम्पर उपहार दिनै सक्यो हाम्रो छवि दाजुलाई हाम्रो लेखक दाजुलाई लेकिन अब आगामी सोचहरू पनि यस्तै राम्रो राम्रो होस् नव वर्ष 2067 धेरै धेरै शुभकामना हस् र यो एफएम रेडियो अडियो सुनेर बस्नुभएको सम्पूर्ण श्रोताबिन्दलाई छवि ओझाको तर्फबाट चाहिँ नयाँ वर्षको शुभकामना सहित नयाँ वर्षको सिनेमा भनौँ हिफाजत पनि तपाईँको सहर छेउमा या गाउँ छेउमा चाहिँ हल छ त्यहाँ मैले दिएको छु गएर हेरिदिनु होला र विगतमा मैले गरेका गल्ती र यसमा गरेका गल्तीमा के फरक छ र मैले बनाउने कुरामा म 100 मा 100 मैले फिल्म बनाएँ त भन्दिनँ किनभने कहिले पनि 100 बन्दैन बन्ने भनेको स्क्रिप्टमा लेखेको कुरालाई हामीले अब पैसादेखि लिएर विभिन्न समयमा विभिन्न कामले गर्दाखेरि 50% चाहिँ मैले कोसिस गरेको छु अनुरोध गर्दछु अभियसली रेडियो अडियो सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतावृन्दलाई म प्रदीप भारद्वाजको तर्फबाट अनि हाम्रो हिफाजत युनिटको तर्फबाट यो नयाँ वर्षको शुभकामना धनिया दिदीलाई पनि एकदमै धेरै धेरै शुभकामना होइन फलोस फुलोस ओहिलाएर नजरोस् हाम्रो भरिमा यस्तो राम्रो लेखकले भनेपछि त फल्ने फुल्ने त कुरा छँदै नै छ। हाम्रो छवि दाजु र हाम्रो लेखक प्रदीप भारद्वाज दाजु आज हामीसँग हुनुहुन्थ्यो। अब त शुभकामनाको लहर त चल्दै रहन्छ, अर्को हप्ता यस्तै राम्रो राम्रो गेस्ट ल्याउने नै छु। यो बाचा सहित हामीलाई पनि बिदा दिनुहोस् रे, रेडियो अडियो चाहिँ सुनिरहनु है।